सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। समाचार सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। ए माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली बीच भेट, सरकारको कार्यशैलीबारे दुवै नेताको असन्तुष्टि। महाधिवेशनको मुखमा एमालेभित्र आरोप प्रत्यारोप, पार्टीका वरिष्ठ नेता माधव नेपालमाथि बागी र दागीलाई आश्रय दिएको आरोप। तलब वृद्धिको माग गर्दै रेल मजदूर आन्दोलित, ब्राजिलको साओ पाउलोमा यातायात व्यवस्था अस्तव्यस्त। र विश्वकप फुटबल अन्तर्गत अभ्यास खेलमा सर्बिया पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली बीच भेट भएको छ। एमाले नेता ओलीलाई भेट्न प्रचण्ड ओली निवास बालकोट भक्तपुर पुग्नु भएको हो। भेटमा सरकारको कार्यशैलीबारे दुवै नेताले असन्तुष्टि जनाएका छन्। सरकारले जथाभावी रकमान्तर गरेको विषयमा प्रचण्डले असन्तुष्टि व्यक्त गर्नुभएको छ। एमाले नेता ओलीले रकमान्तर र संसदको अवरोध हटाउने बारे आफूले छिट्टै प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको स्रोतले जनाएको छ। प्रचण्डले भेटमा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दै एमालेको महाधिवेशनबारे समेत चासो व्यक्त गर्नुभएको छ। जवाफमा नेता ओलीले आफूले स्वास्थ्य लाभ गरेर आएको भन्दै महाधिवेशन तोकिएकै मितिमा हुने विश्वास व्यक्त गर्नुभयो। अवरुद्ध संसद खुलाउने विषयमा आज सत्तारूढ नेपाली कङ्ग्रेसले विपक्षी दलसँग अनौपचारिक वार्ता गर्ने जनाएको छ। प्री बजेट छलफलका लागि बोलाइएको संसद अधिवेशन लगातार विपक्षी दलले अवरुद्ध पारेपछि सुचारूका लागि प्रयास गरिने कङ्ग्रेसका एक नेताले बताउनु भएको छ। सत्तारूढ दलभित्रै सरकार गठन गर्दा भएको चार बुँदे सहमति कार्यान्वयनका विषयमा मतभेद देखिएपछि यसअघि भएको वार्ताले सार्थक रूप लिन नसकेको हो। चार बुँदे सहमतिमा संविधान सभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्नुपर्ने र उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने विषयमा कुरा मिल्न नसक्दा संसदको गतिरोध अन्त्य नभएको कङ्ग्रेसको बुझाइ छ। व्यवस्थापिका संसदको बैठक बेलुकी 5 बजे बोलाइएको छ। कङ्ग्रेसका केही नेताले ए माओवादीसँग अनौपचारिक छलफलको तयारी गरेको भनिए पनि समय भने यकिन भइ नसकेको नेताहरूले बताएका छन्। नेकपा एमालेमा महाधिवेशनको मुखमा आरोप प्रत्यारोप चलिरहेका बेला माधव नेपालमाथि बागी र दागीलाई आश्रय दिएको थप आरोप लागेको छ। नेपालले मङ्सिर 4 को संविधान सभाको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वार हराउन लागेका र कारबाहीमा परेकालाई आश्रय दिएको आरोप केपी ओली पक्षले लगाएको छ। नेपाल पक्षले केही दिन अघि बुद्धनगर स्थित क्वालिटी ब्याङ्कमा आयोजना गरेको मध्यमाञ्चल स्तरीय भेलामा कङ्ग्रेसका पूर्व सभासद कृष्ण प्रसाद सापकोटा अगाडिको लहरमा देखिएपछि ओली पक्षमा खैला बैला मचिएको हो। उनीमाथि गत संविधान सभा निर्वाचनमा पार्टीका उम्मेद्वार गोकुल बास्कोटालाई सहयोग नगरेको तथा कङ्ग्रेस उम्मेद्वारलाई जिताउन भूमिका खेलेको आरोप लागेको छ। सोही आरोपमा काभ्रे जिल्ला कमिटीको निर्णय अनुमोदन गर्दै बागमती अञ्चल कमिटीले सापकोटालाई साधारण सदस्यबाट समेत निष्कासन गर्न संगठन विभागमा सिफारिस गरेको थियो। त्यसै गरी सुर्खेतमा एमालेका आधिकारिक उम्मेद्वार एमलाल कणेल विरुद्ध बागी उठेका शिवप्रसाद उपाध्यायलाई समेत नेपालले संरक्षण दिएको आरोप लागेको छ। नेकपा एमाले केन्द्रीय कमिटी बैठक अहिले पनि बसिरहेको छ। दिउँसो 1 बजेपछि केन्द्रीय कार्यालय बल्कुमा बसेको बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनका विषयमा छलफल भइरहेको सचिव युवराज गेवालीले बताउनु भएको छ। छलफलका लागि विधानको मस्यौदा सदस्यहरूलाई वितरण गरिसकेको पनि उहाँले बताउनु भएको छ। विधान संशोधनमा प्रस्तावना, झन्डा र शपथ ग्रहणको भाषा परिमार्जनको प्रस्ताव गरिएको उहाँले बताउनुभयो। पेट्रोलियम पदार्थ आपूर्ति तथा वितरणमा नेपाल आयल निगमको 4.5 दशकभन्दा बढीको एकाधिकार खोसेर प्रतिस्पर्धी बनाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। समितिले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न निजी क्षेत्रको प्रवेश खुल्ला गरिनुपर्ने सुझाव दिएको छ। निगमको व्यवस्थापन सुधार चुहावट नियन्त्रण तथा मूल्य समायोजन बारे अध्ययन गर्न सभासद पद्मनारायण चौधरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ। समितिले पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रक्रियाबारे एक महिना अध्ययन गरेर शुक्रबार संविधान सभा अध्यक्ष सुभाष नेङमाङलाई प्रतिवेदन बुझाएको हो। व्यवस्थित कानून बनाएर पेट्रोलियममा निजी क्षेत्रको प्रवेश खुल्ला गर्न सके सहज आपूर्ति हुने देखिन्छ। प्रतिवेदन उद्धृत गर्दै समितिका एक सदस्यले बताउनु भयो। समितिको प्रतिवेदनमा प्रतिस्पर्धामा पेट्रोलियमको आपूर्ति र वितरण गर्न निजी क्षेत्रलाई पनि देऊ, छ महिनाभित्रमा पेट्रोलियम ऐन बनाएर लागू गर, रक्सोल अम्लेखगञ्ज 41 किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको निर्माण चाँडो सुरु गर, तेल लोडदेखि अनलोड नभएसम्म ट्याङ्कर हेर्न मिल्ने जीआईएस म्यापिङ प्रणाली राख्न र रातो र निलो सिलिन्डरको अवधारणा तत्काल कार्यान्वयनमा ल्याउन पनि सुझाव दिएको छ। म्याग्दी र तनहुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ, दुईजना घाइते भएका छन्। तनहुमा आज बिहान चट्याङ लागेर घाइते भएका ब्यास नगरपालिका वडा नम्बर 9 दुम्सीकोट बस्ने 41 वर्षका लेखबहादुर भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। घरमा चट्याङ लागेर घाइते भएका भुजेलको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। भुजेलको सब दमौली अस्पतालमा राखिएको छ। यसै गरी म्याग्दीको ओखर बोट 9 चट्याङ लागेर एकजनाको मृत्यु भएको छ, अन्य दुईजना घाइते भएका छन्। खेत तरकारी बारीमा काम गर्ने क्रममा वर्षा भएपछि ओत बस्न गएको समयमा चट्याङ लागेर 32 वर्षकी कलिमा घरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चट्याङबाट गम्भीर घाइते भएका अन्य दुईजनाको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मापदण्ड मिचेर बनाइएका सूर्यविनायकको 48 घर र गत्था घरको 16 गरी 64 घर टहरा भत्काइने भएका छन्। काठमाडौँ उपत्यका नगर विकास प्राधिकरण कार्यालय भक्तपुरले सडकको मापदण्ड भित्र पर्ने घर टहरा भत्काएर सडक विस्तार गर्न चालु आर्थिक वर्षभित्रै मापदण्ड मिचेर बनाइएका घर टहरा भत्काउने भएको हो। कार्यालयले सूर्यविनायक चोकबाट गणेश मन्दिर जाने सडकको दायाँ बायाँ मापदण्ड विपरीत रहेको 48 घर टहरा भत्काउने भएको कार्यालयका प्रमुख वसन्त कुमार राईले जानकारी दिनुभएको छ। 1 किलोमिटर सडकभित्रको सो घरहरू चालु आर्थिक वर्षभित्रै भत्काउनका लागि चिनो लगाउने काम सकिएको छ। त्यसै गरी मध्यपुर ठिमीको गट्ठा घरबाट सानो ठिमी जाने 1 किलोमिटर सडकको दायाँ बायाँ मापदण्ड विपरीत बनाइएका 16 घर पनि भत्काइने जनाइएको छ। सर्लाहीको सदरमुकाम मलङ्गवाबाट प्रहरीले विभिन्न लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। भारतबाट लागु औषध लिएर आउँदै गरेको अवस्थामा मलङ्गवा नगरपालिका वडा नम्बर 10 काठमाडौँ बस्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर 31 मोहम्मद सुलिमानका 17 छोरा मोहम्मद अकबर रहेका छन्। उनको साथबाट डाइजेपाम इन्जेक्सन 9 ब्रोफेन इन्जेक्सन 8 नाइटोजेपाम 30 प्रयोग भएको सिरिज 1 फेनार्गन इन्जेक्सन 9 लागु औषध बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शङ्का लागेर चेक जाँच गर्ने क्रममा प्लास्टिकमा लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। युवकलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गर्मी बढ्दै गएपछि दमौली अस्पतालमा ज्वरो र झाडा पखालाका बिरामीको संख्यामा वृद्धि भएको छ। जेठको पहिलो हप्ताबाट नै बिरामीको संख्या बढेको दमौली अस्पतालकी डाक्टर एन्जेला घिमिरेले बताउनु भएको छ। फोहोर मैला र दूषित पानीका कारण बिरामीको संख्या बढेको उहाँको भनाइ छ। दैनिक 120 देखि 150 जनासम्म बिरामी जाने गरेका छन्। यसअघि भने उपचारका लागि आउने बिरामीको संख्या न्यून थियो। तनहुको ब्यास नगरपालिका शिवपुरी घाँसीकुवा पोखरी भन्ज्याङ क्यामिनाका साथै लमजुङ र गोर्खाबाट समेत बिरामी उपचारका लागि जाने गरेको अस्पतालले जनाएको छ। अत्यधिक गर्मीका कारण कपिलवस्तुका निजी तथा आवासीय विद्यालय एक साताका लागि बन्द गरिएको छ। 81 बढेको गर्मीले विद्यार्थी र शिक्षक विद्यालय कम्पाउन्ड तथा कक्षा कोठामै बिहोस हुन थालेपछि हिजोदेखि 1 हप्तासम्मलाई विद्यालय बन्द गरिएको प्याप्सनले जनाएको छ। प्याप्सन र एनप्याप्सन दुवैले एक साता विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। नेप्सा अन्तर्गतका निजी विद्यालय पनि 1 हप्तासम्मका लागि बिदा गरिएको छ। प्राकृतिक प्रकोप महामारी लगायतका विपदमा परेका नागरिकलाई आर्थिक सहयोग गर्न पर्वत जिल्लामा स्थानीय स्तरमा विपद व्यवस्थापन कोष स्थापना गरिने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपदमा परेका उद्धार र राहत दिनका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो। समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ग्यावलीको अध्यक्षतामा बसेको बैठकले विपद व्यवस्थापनका लागि कम्तीमा 10 लाख रुपैयाँको जिल्ला स्तरीय कोष स्थापना गर्ने निर्णय गरेको हो। कोषमा जिल्ला विकास समिति, गाउँ विकास समिति, सरकारी कार्यालय, सामाजिक र निजी क्षेत्रका सङ्घ संस्थाहरूले सहयोग रकम जम्मा गर्ने निर्णय भएको छ। दैविक प्रकोपका घटनामा सरकारले उपलब्ध गराउने राहत रकम थोरै र प्राप्त गर्न धेरै कठिन भएकाले तत्कालै राहत उपलब्ध गराउनका लागि स्थानीय स्तरमै विपद व्यवस्थापन कोष बनाउन लागि प्रमुख जिल्ला अधिकारी ग्यावालीले बताउनुभयो। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एकीकृत नेकपा माओवादीमा डाक्टर बाबुराम भट्टराई पक्षले पार्टीभित्रै अर्को पार्टी बनाएको आरोप लाग्नुलाई तपाईँ के भन्नुहुन्छ? ए होला पनि, बी षड्यन्त्र होला, र सी नाटक मञ्चन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। अब पालो ट्राफिक खबरको। यति बेला नानगढ हेटौँडा बिरगन्ज सडक खण्ड खुला छ, त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुरवल सडक खण्ड पनि खुल्ला रहेका छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0556-5363-063, मोबाइल नंबर 98551-7743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान पानी पर्न सक्ने र दिउँसो भने मौसम सफा रहने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब विदेशका खबर। तलबवृद्धिको माग गर्दै रेल मजदूरले आन्दोलन सुरु गरेपछि ब्राजिलको साओ पाओलोमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। सहरका आधा जसो मेट्रो स्टेसन बन्द भएपछि 45 लाख यात्रु प्रभावित बनेका हुन्। मेट्रोका कर्मचारीले आफ्नो तलबमा कम्तीमा 10% वृद्धि गर्नुपर्ने माग गरेका छन्। 3 दिनदेखि आन्दोलन गरिरहेका मजदुरहरूलाई सरकारले आफ्ना माग पूरा गर्न नसकेपछि आन्दोलनलाई निरन्तरता दिनु परेको बताएका छन्। प्रदर्शनका कारण 200 किलोमिटर भन्दा लामो जाम भएको छ। प्रदर्शनकारी र यात्रु बीचको झडप रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। विश्वकप फुटबल सन् 2016 हुने ओलम्पिक खेलकुदमा अरबौं रकम खर्च गरेको भन्दै ब्राजिलमा पछिल्लो समय प्रदर्शन हुँदै आएको छ। सरकार विरोधी प्रदर्शनकारीमा अब यातायात मजदुर पनि थपिएपछि आउँदो हप्ता सुरु हुने विश्वकप फुटबल प्रभावित हुने आशंका गरिएको छ। इराकको उत्तरी निनेवेह प्रान्तमा भएका 2 आत्मघाती बम विस्फोट तथा आतंकवादीसँगको झडपमा 36 जनाको ज्यान गएको छ। त्यहाँको प्रान्तीय राजधानी मोसुलको पूर्वी क्षेत्र अल मुफिया गाउँमा आतंकारीहरूले 2 आत्मघाती बम विस्फोट गराएका हुन्। सो घटनामा अल्पसंख्यक समुदायका नागरिकलाई निशाना बनाइएको त्यहाँका अधिकारीले बताएका छन्। बम विस्फोटमा अल्पसंख्यक समुदायका 4 जनाको मृत्यु भएको छ। सोही क्षेत्रमा चरमपन्थी र सुरक्षाकर्मी बीच भएको झडपमा अन्य 32 जना मारिएको इराकी गृह मन्त्रालयका एक अधिकारीले बताएका छन्। र खेल समाचार। विश्वकप फुटबल अन्तर्गत अभ्यास खेलमा ब्राजिल, जर्मनी, रसिया र पोल्यान्ड विजयी बनेका छन्। गैराती भएको खेलमा जर्मनीले अर्मानियालाई 6-1 गोल अन्तरले पराजित गरेको हो। यसै गरी आयोजक राष्ट्र ब्राजिलले सर्बियामाथि 1-0 कठिन जित निकालेको हो। रसियाले मोरस्कोलाई 2-0 पाखा लगाउँदा पोल्यान्डले लुथियानालाई 2-1 गोल अन्तरले निराश बनाएको हो।